पहिला साथी हराएको मान्छे, म त धेरै पहिला साथी हराएको मान्छे, व्रत जिन्दगीदेखि सधैँ डराएको मान्छे, म त धेरै पहिला साथी हराएको मान्छे, व्रत जिन्दगीदेखि सधैँ डराएको मान्छे, म वास्तवमा को हुँ अनभिज्ञ छ दुनियाँ, म वास्तवमा को हुँ अनभिज्ञ छ दुनियाँ, म त धेरै पहिला साथी हराएको मान्छे, व्रत जिन्दगीसँग सधैँ डराएको मान्छे, म वास्तवमा को हुँ अनभिज्ञ छ दुनियाँ, सधैँ एकान्त मात्रै मन पराएको मान्छे, म त धेरै पहिला साथी हराएको मान्छे, र त जिन्दगीसँग सधैँ डराएको मान्छे। नमस्कार, सुस्वागत हो। तपाईँ धेरैले निकै व्यग्र प्रतीक्षा गरेर बस्नुभएको आजको यो श्रृङ्खला बहकिने मनको दोस्रो वर्षको पहिलो श्रृङ्खला सधैँभन्दा अलिक फरक ढङ्गले प्रस्तुत भएमा, मैले फेसबुक पेजमा पनि भने, तपाईँलाई अघिल्ला श्रृङ्खलाहरूबाट पनि भनिरहेको थिएँ, आज एकदमै अनौपचारिक कुरा गर्छु म तपाईँसँग। तपाईँको फोन पनि लिन्न, तपाईँको मुक्तक पनि सुन्दिनँ, साताको उत्कृष्ट मुक्तक भनेर पनि भन्दिनँ म आज, तपाईँलाई जवाफ पनि फर्काउँदिनँ, अनि तपाईँलाई पहिले जसो एकहोरो पनि बहकाउँदिनँ। त्यसो त आज एकहोरो मैले बोल्ने रहर राखिरहँदाखेरि तपाईँ बहकिनु हुन्न पनि सक्छ, किनकि आफ्नै जिन्दगीका केही यस्ता अनुभवहरू पल्टाएर आज म तपाईँलाई सुनाउँदैछु। केही धुलो मैलो भइसकेका किताबहरूलाई एकपटक टकटक्याएर पानाहरू पल्ट्याए जस्तो सरसर्ती एउटा फ्ल्यासब्याकमा जाँदैछु। मेरो यो फ्ल्यासब्याकले के गर्छ, कस्तो परिणाम देखाउँछ, आजको कार्यक्रम म सुरुवातमै भन्छु, अलिकति अनौपचारिक हुन्छ है। म तपाईँलाई अनुमति माग्छु, एउटा रेडियो कार्यक्रमको प्रस्तुता भएर यी सबै अब मैले आज कार्यक्रममा भन्ने कुराहरू भन्न हुन्थ्यो कि हुन्थेन त्यो मलाई थाहा छैन, तर बहकिने मन एउटा परिवार हो भनेर मैले लिँदाखेरि त्यो परिवारको तपाईँ म हामी सबैजना एउटा सदस्य, र त्यो परिवारमा कहिलेकाहीँ मन दुखेका कुराहरू बाँडौँ भन्ने लाग्दो रहेछ, सँगै बसेर भलाकुसारी गरौँ भन्ने लाग्दो रहेछ, अनि सधैँ मन दुखेको कुरा गर्ने यो मान्छेको जिन्दगीका अलिकति कुराहरू कुटाइदिने हुन्थ्यो भनेर सोचिदिने तपाईँ कहीँ त्यो मनको कुरा पनि केही भनिदिउँ कि भन्ने लाग्दो रहेछ। आज जो रेडियोमा काम गर्नुहुने साथीहरू हुनुहुन्छ, रेडियोका सञ्चारकर्मी साथीहरू, उहाँहरूले पनि आज केही अनुभव भनी पाउनुहुनेछ, एउटा रेडियो कर्मीको जिन्दगीका केही पानाहरू पल्टाउने क्रम। अनि म भन्छु यो बहकिने मन भन्ने कार्यक्रम कसरी सुरु भयो त्यो पनि सुनाउँछु म तपाईँलाई। प्रविधिमा भोजराज विश्वकर्मा हुनुहुन्छ, अनि म सधैँ जस्तो वारिपट्टि छु महावीर विश्वकर्मा, बिचमा ट्याक्क सिसा छ हाम्रो बिचमा, अनि तपाईँ हुनुहुन्छ हामीलाई सुनेर बस्नुभएको सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम देशभरिका 70 बढी रेडियोबाट प्रसारण भइरहेको छ। अघिल्लो श्रृङ्खलासम्म 70 भनिरहेको थिएँ, त्योभन्दा पछि केही साथीहरूले फलानु फलानु रेडियोमा पनि बज्न थाल्यो कार्यक्रम भन्नुभयो, तर आधिकारिक रूपले रेडियोका साथीहरूले जानकारी दिनुभएको छैन, त्यसरी पनि रेडियोको नाम चाहिँ मैले लिन सकिनँ। अनि ब्लगहरूबाट पनि तपाईँ सुन्नुहुन्छ, www.cin.org.np पनि सुन्न सक्नुहुन्छ। मैले अघिल्लो अवश्य म सुरु गर्छु है केही कुराहरू, मैले अघिल्लो श्रृङ्खलाहरूबाट नै तपाईँलाई भनेको थिएँ केही परिवर्तित रूपमा पाउनुहुनेछ बहकिने मन दोस्रो वर्षको प्रवेशपछि भनेर। आज त पहिलो श्रृङ्खला, त्यसैले आज अरू अनौपचारिक कुरा गरौँला, अर्को श्रृङ्खलाबाट चाहिँ एकदमै परिवर्तित रूपमा तपाईँले पाउनुहुनेछ। तपाईँलाई मैले भनेको थिएँ कुनै सेगमेन्ट हट्न सक्छ भनेर, तपाईँ धेरैले मलाई विदेशबाट पनि फोन पनि गर्नुभएको थियो, कोरियाबाट पनि एकजना साथीले फोन गर्नुभएको थियो, युएसएबाट पनि मलाई म्यासेज पठाउनु भएको थियो, कतारबाट, मलेसिया, साउदीबाट, सबैले कुनै पनि सेगमेन्ट नहटाइदिनु होला भनेर, सबै राम्रो छ भनेर। त्यति हुँदा हुँदै पनि मैले फेरि केही साथीहरूसँगको एक किसिमको सल्लाह बमोजिम, र मेरो आफ्नै निर्णय पनि हो यो, एउटा सेगमेन्ट चाहिँ हटाउँदैछु म तपाईँलाई। अब मैले भन्दैछु कसरी अघि बढ्छ कार्यक्रम, त्यो एकैछिनपछि भन्छु, तर म यतिखेर सबैभन्दा पहिला नै धन्यवादबाट सुरु गर्छु आजको श्रृङ्खला। आफ्नो रेडियोको अमूल्य 45 मिनट समय निशुल्क रूपमा बहकिने मनको लागि उपलब्ध गराइदिने सम्पूर्ण 70 भन्दा बढी रेडियोहरूलाई म धन्यवाद दिन चाहन्छु र म यतिखेर नाम पढ्न चाहन्छु। काठमाडौँमा रेडियो उपत्यका र रेडियो अभियान, रूपन्देहीमा रेडियो जागरण, रेडियो देवदह, रेडियो समा, त्यसै गरी कपिलवस्तुमा रेडियो समानता र भोइस एफएम, चितवनमा रेडियो अर्पण, रेडियो ध्रुवतारा, रेडियो नारायणी, रेडियो माडी, नवलपरासीमा रेडियो परासी, रेडियो दाउन्नी, रेडियो मध्यबिन्दु, तनहुँमा रेडियो देवघाट र मेरो साथी एफएम, यसै गरी दमोली एफएम, सुर्खेतमा जागरण एफएम, रेडियो भेरी, बुलबुले एफएम, रेडियो सुर्खेत, भेरी एफ सुर्खेतमा रेडियो सुर्खेत, रेडियो भेरी पनि सुर्खेतमा, त्यसै गरी बाँकेमा भेरी एफएम, रेडियो प्रतिबोध र रेडियो कोहलपुर, उदयपुरमा रेडियो त्रियुगा, रेडियो उदयपुर, रेडियो अमूर्त एफएम, दाङमा रेडियो देवखुरी, रेडियो सरयू गङ्गा, प्रकृति एफएम, रेडियो हाम्रो पहुँच, रेडियो नयाँ युग, यसै गरी दैलेखमा रेडियो ध्रुवतारा र रेडियो पञ्चकोशी, सल्यानमा रेडियो कपुरकोट र रेडियो शारदा एफएम, प्युठानमा रेडियो मान्डवी र रेडियो प्युठान, गोर्खामा रेडियो मनोकामना, अर्घाखाँचीमा रेडियो देउराली र रेडियो अर्घाखाँची, मुस्ताङमा रेडियो मुस्ताङ, रुकुममा सानी भेरी एफएम, बैतडीमा सौगात एफएम र रेडियो सनसेर, जाजरकोटमा रेडियो हाम्रो पाइला, खोटाङमा हलेसी एफएम, यसै गरी डोल्पामा रेडियो डोल्पा, दार्चुलामा नयाँ नेपाल एफएम, ओखलढुङ्गामा रमाइलो सामुदायिक रेडियो, मुगुमा रेडियो मुगु, नुवाकोटमा नुवाकोट एफएम, धादिङमा रेडियो राजमार्ग, रेडियो लोकतन्त्र र रेडियो कृषि, मकवानपुरमा रेडियो मकवानपुर, पर्सामा रेडियो नारायणी र रेडियो तराई, रौतहटमा रेडियो नुन्थर, रेडियो गुञ्जन, सलाहीमा रेडियो एकता, रामेसापमा हजुरको रेडियो, सङ्खुवा सभामा खाँदबारी एफएम, बर्दियामा रेडियो बबई, धरानमा रेडियो गणतन्त्र, सिन्धुलीमा रेडियो सिन्धुलीगढी, इलाममा रेडियो नेपालवाणी, पाल्पामा रेडियो रामपुर, कैलालीमा रेडियो टिकापुर, गुल्मीमा रेडियो स्काई, रुल्पामा रेडियो रुल्पा, रेडियो अमरगढीबाट पनि बज्न थालेको भन्ने जानकारी मैले पाएको छु। यसै गरी हङकङमा www.yaskenepalireadio.com पनि कार्यक्रम प्रसारण हुन्छ। मैले यति नाम लेखेँ, सबैलाई धन्यवाद, निकै अमूल्य समय 45 मिनटको समय दिनुभयो। मलाई अझ पनि याद छ सुरुवाती दिनहरूमा मैले कति रेडियोहरूमा म आफैले फोन गरेँ रेडियोका साथीहरूलाई, यस्तो कार्यक्रम छ बजाइदिनु पर्यो भन्दा, कतिपटक मैले मन खुम्च्याउनु पनि परेको थियो। मलाई याद छ त्यो, मैले खै भन्न हुन्छ कि हुँदैन थाहा छैन। धेरै साथीहरूले हाम्रो आफ्नै कार्यक्रम छ पनि भन्नुभयो, कतिले हुन्छ हामी बजाउँछौँ भनेर धेरै समय झुलाउनु भयो, पछि फोन गर्दा फोन पनि रिसिभ गर्नु भएन, म आफैलाई लाज लागेर फोन गर्नै छोडेँ कति ठाउँहरूमा, त्यस्तो पनि भयो। केही अनुभवहरू आज म बताउँछु ल तपाईँहरूलाई। रेडियोहरू सबैलाई धन्यवाद। त्यसै गरी आफ्नो कार्यक्रमको टाइम सारेर पनि बहकिने मनको लागि सोमबार राति यो समय मिलाइदिनु हुने विभिन्न रेडियोका कार्यक्रम प्रस्तुत साथीहरूलाई धन्यवाद दिन चाहन्छु म, जसले आफूले सञ्चालन गर्दै आइरहेको कार्यक्रमको समय सारेर भए पनि बहकिने मन बजाउन सहमति दिनुभयो। स्टेसन म्यानेजर साथीहरूलाई पनि धन्यवाद, विशेष चाहिँ कार्यक्रम चलाउँदै आउनुभएका ती साथीहरू जसले बहकिने मनको लागि आफ्नो रेडियो कार्यक्रमको समय परिवर्तन गर्नुभयो, धन्यवाद तपाईँलाई ल। यति हो मैले के दिन सक्छु र यसै गरी विशेष धन्यवाद निशुल्क रूपमा आफ्नो स्टुडियो, स्रोत, साधन, फोन, सबैभन्दा महत्त्वपूर्ण कुरा त आफ्नो यति धेरै रेडियोहरूको नेटवर्क प्रयोग गर्न दिने सामुदायिक सूचना नेटवर्क सिआइएनलाई धन्यवाद दिन चाहन्छु म। सामुदायिक सूचना नेटवर्क सिआइएनको यो स्टुडियोबाट कार्यक्रम प्रसारण गर्ने अवसर पायौँ हामीले, अवसर पाएँ मैले, त्यसैले धन्यवाद। यसै गरी रेडियो जागरण बुटवललाई धन्यवाद, किनकि यो कार्यक्रमको आधिकारिक रूपले अगाडि प्रोसेस रेडियो जागरण बुटोलले सार्यो। अरू यो कार्यक्रम कसरी सुरु भयो म एकछिनपछि सबै लामो भन्छु। यस गरी सिआइएनको कार्य समिति सदस्य एवं रेडियो जागरणका स्टेसन म्यानेजर दाई भन्छु म, शिवजी गायक दाईलाई पनि धेरै धन्यवाद यहाँनिर सम्झेँ। सिआइएनका प्राविधिक साथी, मेरो एकदमै मिल्ने साथी, हामी मान्छे चाहिँ अर्कै मन चाहिँ एक भन्छौँ, भोजराज विश्वकर्माजी पारिपेटी हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद। यसै गरी तपाईँले सधैँ सुन्नुहुन्छ नि सुरुवातमा बज्छ कार्यक्रमको प्रोमो, एउटा सिङ्गल जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अँधेरीमा साडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै भन्ने यो प्रोमो म एकपटक बजाइदिनु हुनका लागि भोजराजजीलाई अनुरोध गर्दछु। यही कार्यक्रमको प्रोमो है भोजराजी, एउटा सिङ्गल जुनले पनि छाया हुन्छ धेरै, पुरै बजाइदिनु होला एकचोटि। एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकै साथ। हो, तपाईँले भर्खरै सुन्नुभएको यो आवाज महिला मित्रको आवाज सामुदायिक सूचना नेटवर्क सीआईएनबाट देशैभरि एकै साथ भने यो आवाज सुविता विश्वकर्माजीको हो। सीआईएनकै समाचार वाचक हुनुहुन्छ, समाचार वाचिका सुविता विश्वकर्माजीलाई पनि धेरै धन्यवाद। यसै गरी दसैँ र तिहारको श्रृङ्खलामा कार्यक्रममा आजको श्रृङ्खलामा तपाईँका फोन कलहरू समावेश हुने छैनन्। प्रस्तुत महावीर विश्वकर्मा विदेशी र घर आउन नपाएको छोरो बनेर घरमा बस्नुभएको आमासँग बिलाउना गरे जस्तै गरी बोल्नुहुन्छ आज कार्यक्रममा भन्ने, दसैँ र तिहारको श्रृङ्खलामा आफ्नो आवाज दिने रामेसाबका मित्र घर छु रामेसाब कमला रसाइलीजी, उहाँलाई पनि म सम्झन चाहन्छु, धन्यवाद दिन चाहन्छु। कति सहज उहाँको आवाज, उहाँको एकदमै मिठो आवाज मैले कार्यक्रममा राख्नु पाएको थिएँ। यसै गरी कार्यक्रमको अहिले फेसबुक पेज बहकिनी www.facebook.com/बहकिनी भने यो फेसबुक पेजमा अहिलेसम्म लाइक गर्नेहरूको सङ्ख्या 8142 पुगेको छ। तर तपाईँलाई एउटा गोप्य कुरो भन्छु, म मलाई जतिखेर फेसबुक पेज बनाउने भन्ने पनि मैले के सोचेको थिइनँ, त्यतिखेर एकजना मान्छेले मलाई फेसबुक पेज बनाउनुपर्छ भनेर झकझक्याउनु भयो। मैले हो र के हुन्छ त्यो भन्दै थिएँ। फेसबुक पेजले झन् कार्यक्रमलाई सपोर्ट गर्छ र अझ प्रचार प्रसार राम्रो हुन्छ, अझ यसलाई थप सहयोग गर्छ भनेपछि मलाई थाहा छैन कसरी बनाउने, तपाईँले यसमा सहयोग गर्नुहोस् भनेपछि मलाई यो फेसबुक पेज गिफ्ट आएको हो। यो सम्पूर्ण रूपमा तयार गरेर मलाई उपहार दिनुभयो, उपहार दिने साथी रेडियो चितवनका सिनियर टेक्निसियन हुनुहुन्छ लक्ष्मण सापकोटाजी, म उहाँलाई यतिखेर सम्झन चाहन्छु। साथ कार्यक्रम सुनिरहनु भएको होला उहाँले पनि, धन्यवाद लक्ष्मणजी। यसो गरी अहिले कार्यक्रम 10 भन्दा बढी ब्लगहरूमा तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम डाउनलोड गरेर। म यहाँनिर अगाडि सार्छु www.mohanbihani.blogspot.com, यसो गरी chisapaninepal.blogspot.com, nichalyub.blog.com, butolonline.com, himsijabadi.blog.com, hariibhandari.blog.com, listenernewspage.blog.com, nayarachana@blogspot.com, kesarroka.blogspot.com, यसै गरी kiranadhakal.blogspot.com, यति धेरै ब्लगहरूमा तपाईँले कार्यक्रम सुन्न सक्नुहुन्छ। तर मलाई थाहै थिएन कि मेरो कार्यक्रम कसरी ब्लगमा पनि राखिदिनु हुन्छ भनेर मैले सोचिरहँदाखेरि मोहन बिहानी एकजना साथी सरलाहीका उमेरमा मभन्दा धेरै बढी हुनुहुन्छ र पनि म उहाँलाई साथी भन्न रुचाउँछु, निकै नजिकका साथी हुनुहुन्छ। उहाँले सुरुवातमा राखिदिनु भयो मोहन बिहानी डट ब्लग स्पट डट कमबाट, पछि चिसापानी नेपालबाट पनि राखिदिनु भयो रामशरणजीले, र पछि सबै साथीहरूले राखिदिनु भयो। उहाँलाई पनि म सम्झन चाहन्छु, यतिखेर धन्यवाद दिन चाहन्छु। केही दिन अघि मात्रै मोहनजी पितृशोकमा पर्नुभयो। यस्ता सहयोगी छोरा हामीलाई साथी दिएर जानुहुने उहाँका दिवंगत बुवालाई पनि धन्यवाद दिन चाहेँ मैले। यसै गरी धन्यवादको यो क्रम सँगसँगै म सम्झन चाहन्छु, यतिखेर भर्खर मलाई यहाँ कानमा जानकारी आयो रेडियो कैलाश हुम्लामा पनि कार्यक्रम बजिरहन्छ भनेर बोजराजीले भर्खर भन्नुभयो मलाई। म यतिखेर सम्झन चाहन्छु बहकिने मनको पहिलो कलर गोर्खाकी साथी चितवनमा रहनुहुन्थ्यो मुमिना मियाजीलाई, उहाँ पहिलो कलर हुनुहुन्छ बहकिने मनको। यसै गरी बहकिने मनको बारेमा एकदमै चिन्तन गर्ने केही साथीहरू चितवन बछौलीका मेरो एकदमै नजिकको साथी विजय चौधरी, जसले बहकिनी मन किताब निकाल्न मलाई घसघस्याउने काम गर्नुभयो, गरिरहेका छन्। सो अनुरूप म किताबको तयारीमा पनि छु, म सम्झन चाहन्छु। यसै गरी चितवनकै भण्डार आठ सुन्दर बस्तीका पुरुषोत्तम सापकोटा भाइ, जसले मसँग भेट हुने बित्तिकै कार्यक्रममा यस्तो भएन दाइ, उस्तो भएन, कार्यक्रम अझ खस्क्यो, यो हुँदै भएन भनेर मलाई खालि झस्काउने काम गरेर सजग बनाउनुहुन्छ, भाइलाई पनि सम्झन्छु। यसै गरी दलित पत्रकार सङ्घ नवलपरासीका अध्यक्ष रामु विश्वकर्मा, जसको सल्लाह अनुसार नै गत हप्ताको उत्कृष्ट मुक्तक भन्ने साथीलाई हामी फोन सम्पर्कमा लिएर आउँछौँ अबदेखि भनेर मैले यो सेगमेन्ट सुरु गरेको थिएँ रामु विश्वकर्माजीकै सल्लाह अनुसार। फोन गरेर कुराकानी गर्ने स्तम्भ त्यो सुरु गरेको थिएँ। उहाँकै टिमले आयोजना गरेको रेडियो उद्घोषण तथा पत्रकारिता तालिममा प्रमुख प्रशिक्षकको हैसियतमा नवल परासीको परासीमा आउँदैछु म। यी जेठको 16, 17 र 18 गते परासी बजारमै हुन्छु, सम्भव भयो भने तपाईँ धेरै साथीहरूसँग त्यहाँ पनि भेटौँला। धन्यवाद सम्झन चाहेँ रामुजीलाई। यसै गरी चितवनका विकास विज्ञ भाइ, यसै गरी सुजन भण्डारी भाइसँगको पनि एउटा राम्रै याद छ, म एकैछिनपछि जोड्छु त्यो। यतिखेर बहगिनी मनको स्वरूप अब चाहिँ के हुन्छ भनेर तपाईँले सोचिरहनु भएको होला, म त्यो कुरा अगाडि सार्छु। अब देखि तपाईँ धेरै अलिकति केही बौद्धिक साथीहरूले मलाई भन्नुभयो कि बहगिनी मनमा प्रेम र बिछोडका कुराहरू भइरहँदाखेरि अलिकति समाजलाई पनि यसले छुन सके हुन्थ्यो भनेर। सबैको त्यही कुरालाई मध्यनजर गर्दै अबदेखि चाहिँ महिनाको अन्तिम श्रृङ्खला सामाजिक विषयवस्तुमा केन्द्रित गर्नेछु, म सामाजिक विषयवस्तुमा केन्द्रित हुनेछ। त्यो सामाजिक विषयवस्तु भनेको महिलाको समस्या हुनसक्छ, शारीरिक अशक्तता भएकाहरूको पक्षमा हुनसक्छ त्यो कार्यक्रम, जातीय छुवाछुतको अन्त्यको विषयमा हुनसक्छ, बुढेसकालमा आफ्नै सन्तानबाट पनि हेला भएको विषय हुनसक्छ, गरिबी हुनसक्छ, बेरोजगारी हुनसक्छ, यस्तै विषयहरूमा एउटा श्रृङ्खला रोज्नेछु महिनाको अन्तिम श्रृङ्खला। यसै गरी अब यहाँनिर मैले भन्दैछु अबदेखि चाहिँ अब अर्को श्रृङ्खलादेखि हट्नेछ एउटा सेगमेन्ट। गत हप्ता फोनमा आउने मध्ये उत्कृष्ट मुक्तक वाचन गर्ने साथीलाई फेरि फोनमा ल्याउने सेगमेन्ट चाहिँ हट्छ अबबाट। अर्को जो आउनुहुन्छ फोन सम्पर्कमा भयो, अघिल्लो श्रृङ्खलामा आउनुहुने मध्येबाट उत्कृष्ट मुक्तक भने उहाँलाई आज फेरि हामीले फोनमा लिएर आएका छौँ, यो चाहिँ भन्दैनौँ अब, यो सेगमेन्ट हटायौँ है। तपाईँलाई अलिकति खल्लो लाग्यो होला, तर खल्लो नमानोस्, किनकि यो सेगमेन्टको ठाउँमा अर्को एउटा सेगमेन्ट मैले राखेको छु। त्यो के भने सुरुवातमै यदि 45 मिनट अमूल्य समय हामीलाई दिनुहुने रेडियोहरूको लागि पनि केही होस् या त्यति धेरै त केही हुँदैन, तपाईँ सम्झने खोज्ने कि सुरुवातमा चाहिँ म रेडियोका स्टेसन म्यानेजर वा अरू कोही रेडियोका त्यही रेडियोका अरू प्रतिनिधि साथीहरू जो हुनुहुन्छ स्टेसन म्यानेजरले उहाँसँग कुरा गर्नुहोस् बरु भन्नु भएपछि म उहाँहरूसँग पहिलो प्राथमिकता चाहिँ रेडियोको स्टेसन म्यानेजर हुनुहुन्छ उहाँहरूलाई फोन गर्छु र उठाउने विषयमा उहाँहरूको विचार बुझ्छु। उहाँले मुक्तक भनिदिनु भयो भने त झनै राम्रो, रेडियोको स्टेसन म्यानेजरहरूसँगको सम्बन्ध साथीहरूसँग यसरी अगाडि बढौँ, रेडियोहरूको सहभागिता यहाँनिर राख्छु म। यस गरी साताको मुक्तक फेसबुकबाट मैले एउटा मात्र झिक्दा तपाईँ धेरैले खालि मलाई गाली गर्नुभयो, यो हुँदै भएन भने। त्यसैले आगामी श्रृङ्खलाबाट साताको मुक्तकमा म 6 मुक्तक भाषण गर्नेछु, 6 मुक्तक है, यति भएपछि केही सहज हुनेछ। तर एकपटक साताको मुक्तकमा परेको साथीको मुक्तक अर्को श्रृङ्खलामा प्रतिस्पर्धामा समावेश गराइने छैन, यो पनि जानकारी होस्। आजको श्रृङ्खलामा तपाईँको साताको मुक्तकमा मैले लिएँ भने अर्कोचोटि तपाईँकै मुक्तक चाहिँ मैले कम्पिटिसनमा राख्दिनँ, त्योभन्दा अर्को श्रृङ्खलाबाट मात्रै राख्छु। यसै गरी अब अर्को एउटा पनि म कुरा गर्दैछु कि अबदेखि एउटा श्रृङ्खलामा फोनमा आउने साथीले अर्को श्रृङ्खलामा नआउन पर्ने भएको छ, अर्थात् आउन नपाउनु हुने भएको छ। एउटा श्रृङ्खलामा तपाईँको फोन लाग्यो भने अर्को श्रृङ्खलामा नगर्नुहोस्, त्योभन्दा अर्को श्रृङ्खलामा मात्रै गर्नुहोस् ल। यो चाहिँ मेरो अनुरोध तपाईँलाई, यो लादिएको कुरा भन्दा पनि अनुरोध हो, यसलाई त्यसै गरी बुझिदिनुहुन्छ होला भन्ने पनि मैले बुझेको छु। यसै गरी म यतिखेर सम्झन चाहन्छु बहगिनी मन बजाउने रेडियोहरूको सङ्ख्या वृद्धि गर्न अतुलनीय सहयोग गर्नुहुने प्रेस युनियन चितवनका पूर्व सभापति एवं रेडियो ध्रुवतारा चितवनका स्टेसन म्यानेजर आदरणीय दाई दिनेश थपलियालाई, यसै गरी प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाल सरलाई, रेडियो मान्डवी प्युठानका स्टेसन म्यानेजर भुवन दाईलाई पनि सम्झन चाहन्छु। यसरी रेडियो परासीका मेरा आत्मीय मित्र प्रमोद आर्यलाई पनि धन्यवाद, उहाँले पनि धेरै प्रयास गर्नुभयो बिचमा, जुन ऋणहरू म कहिले पनि तिर्न सक्दिनँ होला। कार्यक्रम आफूले सुनेपछि अरूलाई पनि सुन्न सिफारिस गर्ने तपाईँलाई धन्यवाद, ब्लगबाट डाउनलोड गरेर अरू साथीहरूको मोबाइलमा पनि प्रोग्राम राखिदिने तपाईँलाई पनि धन्यवाद, धन्यवाद है तपाईँ सबैलाई। अब चाहिँ म सुनाउँछु तपाईँलाई केही कुरा, मैले भन्न हुन्छ कि हुँदैन त्यो तपाईँले मूल्याङ्कन गर्नुहोला, तर मलाई सुनाउन मन लागेको छ कसरी सुरु भयो बहकिने मन, मेरो रेडियो यात्रा, त्यो सबै कुराहरू सुनाउँछु। एउटा परिवारको सदस्यले मनको कुरा मसँग बाँड्यो केही भनेर तपाईँले बुझिदिनु होला। लौ सुन्नुहोस्, तपाईँसँग मन भाँचेको कुरा गर्छु, त्यति हुँदाहुँदै पनि म भाँचेको कुरा गर्छु। बाँच्दा बाँच्दै जिन्दगी यो वर्षौँ अघिदेखि मनको रोगले भित्रैभित्रै गाँजेको कुरा गर्छु। लौ सुन्नुहोस्, तपाईँसँग मन भाँचेको कुरा गर्छु, त्यति हुँदाहुँदै पनि म भाँचेको कुरा गर्छु। साल 2064 सुरु भयो रेडियो यात्रा निरन्तर रूपमा चाहिँ, त्योभन्दा अघि पनि एउटा कार्यक्रम केही समय चलाएँ मैले एउटा रेडियोमा, त्यो नेपाली तारा इन्डियन आइडियल भन्ने जस्तै यस्तै भन अडिसन दिए जस्तै रेडियो कार्यक्रम चलाउने त्यो किसिमको प्रतिस्पर्धा पनि अडिसन दिएर 652 जनाबाट सेलेक्ट हुँदै उत्कृष्ट 8 जनामासम्म पुगेकोले एउटा कार्यक्रम चलाउने अवसर पाएको थिएँ मैले एउटा रेडियोमा मलाई अझ पनि याद छ झन्डै 7 वर्ष अघिको त्यो मङ्गलबारको रात प्रोग्राम चलाउन हेडफोन लाएर कुर्सीमा बसेको मैले माइक थोरै आफूतिर तानेको थिएँ यो माइक कति टाढा राख्ने भन्ने पनि मलाई थाहा थिएन त्यही न्यूमा कार्यक्रम सुरु हुने लाग्दा पनि स्टेसन म्यानेजरबाट खुब गाली खाएँ मैले त्यतिखेर निकै चित्त दुख्ने गरेँ साह्रै चित्त दुखेको थियो त्यति बेला यो माइक कति टाढा राख्नुपर्छ भन्ने कुरा तिमीलाई थाहा हुन्छ कि मलाई थाहा हुन्छ होइन भनेर यसरी गाली गर्नुभएको थियो यो माइक किन छुने त यतिमा बसेर बोल्न सकिनँ भनेर सम्झिँदा नि कस्तो लाग्छ मलाई त्यो दिन पछि उहाँले नै उहाँ स्टेसन म्यानेजरले नै सधैँ व्यस्त पनि कार्यक्रम हुन्छ भनेर गाली गर्न थाल्नुहुन्थ्यो मलाई यस्तो कार्यक्रमको लागि हो यो रेडियो मेरो समय मेरो रेडियोको समय यस्तो हो भने अर्को हप्ताबाट सोचौँला अब आजलाई चलाइहाल्नु भन्ने कुरा गर्नुहुन्थ्यो त्यही भएर पनि पछि मैले त्यो रेडियो छाडेँ कार्यक्रम चलाइनँ त्यो एउटा मात्रै कार्यक्रम चलाउँथ्यो धेरै अघि कुरा तर रेडियो छाड्दा छाड्दै मैले उहाँलाई भनेको थिएँ मैले ढिलो चाँडो मात्रै हो सर र यो महावीर विश्वकर्मा भन्ने नाम एक दिन संसार क्षेत्रमै चर्चित भन्ने नाम हो त्यति बेला आवेशमा बोलेको कुरा थियो त्यो मैले आवेशमा बोलेको थिएँ यो कुरा तर थोरै भए पनि पुरा भयो कि जस्तो लाग्दैछ अहिले चाहिँ त्यसैले तपाईँ धेरै साथीहरू रेडियोमा लाग्ने त्यो सपना देख्नुहुन्छ मलाई पनि धेरैले कसरी रेडियोमा लाग्ने भन्नुहुन्छ त्यसैले पनि म मेरो अनुभवहरू तपाईँलाई सुनाउँदैछु है त्यो मान्छे हो म जो सुरुमा कार्यक्रम चलाउन नजानेर खुब गाली खाएको थिएँ मैले पनि चित्त दुख्छ त्यो गालीहरू सम्झिँदा डर लाग्छ म कति डराएको थिएँ त्यतिखेर भनेर पछि 2064 सालबाट अर्को रेडियोमा समाचार वाचकको रूपमा पत्रकारिता सुरु गरियो निकै नै सङ्घर्षपूर्ण थिए ती दिनहरू धेरै दुःख पाइयो त्यसो त म भन्दिनँ किनकि कतिलाई धेरै भने कतिलाई थोरै भने भन्ने नै थाहा छैन मलाई तर सङ्घर्ष चाहिँ खुबै गरियो ती दिनहरूमा कहिले भुल्न नसकिने केही यादहरू छन् त्यति बेलाका केही सङ्घर्षपूर्ण यादहरू छन् त्यो यादहरू आज तपाईँसँग बाँड्छु म कोठा भाडा दिने पैसा नहुँदा कतिपल्ट घरबेटीको आँखा छलेर हिँडियो सम्झँदा नि कस्तो लाग्छ अहिले होटलमा खानाको पैसा दिन नसकेर कति दिनसम्म बाटै फेरेर हिँडियो कस्तो लाज लाग्छ त्यो दिनहरू सम्झेर साथीसँग सापटी मागेको 15 रुपियाँबाट पसलेलाई 5 रुपियाँ दिएर 10 रुपियाँ मोबाइलमा ट्रान्सफर गर्न पनि लगाइयो त्यो पनि याद छ मलाई मोबाइलमा रिचार्ज गरेको धेरै समय भएपछि त्यो डेट नै अफ हुन्छ नि होइन त्यो रिचार्ज धेरै पैसा नभए रिचार्ज धेरै नगरेपछि त्यो म सिमै ब्लक भएको जस्तो त्यो फोनै नआउने त्यस्तो भएको पनि याद छ कलेजमा खाजा खाने समयमा साथीहरू क्यान्टिनतिर लागेपछि आफू भने लुसुक्क अर्कैतिर जाने गरेको पनि याद छ सायद मेरो कलेज पढ्दै गरेका ती साथीहरू यतिखेर कार्यक्रम सुन्दैछन् भने किन त्यतिखेर महावीर हामीसँग क्यान्टिन गएन भनेर सोच्दै हुनुहुन्छ होला मैले बिचबिचमा पनि भन्दैछु मैले भन्नुहुने कुरा भनेको छु कि आज अनौपचारिक छ त्यसैले सबै कुरा खोले म एक दिन कति दिन सम्झन्छु एक दिन घरबाट आमाले पठाइदिएको केही सामान पुर्याउन मेरो भाइ आइपुग्यो मेरो कोठामा ऊ फर्किएर गएपछि उसले ल्याइदिएको बोरा खोलेर हेरेँ चामलमाथि प्लास्टिकमा पोको पारिएको गुन्द्रुक थियो एउटा प्लास्टिकको बोतलमा तेल थियो अनि थिए केही आलु र बेसार पनि त्यति बेला भक्कानिर रोएको थिएँ म एक्लै थिएँ कोठामा यति बेला पनि मन बडो गरौँ भनेर आउँ भनेर भन्दैछु त्यो दिनहरू सम्झिँदा आँखामा केही रहस्यहरू आउँदैछन् तिनै सङ्घर्षका दिनहरूमा छुटेका थिए केही सम्बन्धहरू केही साथहरू जुन साथहरूको निकै आवश्यकता थियो तिनै दिनहरूमा छुटेका थिए जसले गर्दा पनि तपाईँ खालि किन महावीरले मासुको मात्रै कुरा गर्छ भन्नुहुन्छ कार्यक्रममा भेटिन्छन् कि कहीँ कतै चिनेका ती मान्छेहरू निकै पर निकै पहिले उछिनेका मान्छेहरू भेटिन्छन् कि कहीँ कतै चिनेका ती मान्छेहरू निकै पर निकै पहिले उछिनेका मान्छेहरू हिजो आज मधुर मधुर तस्बिर बनी सम्झिरहेछु उधारोमा सम्बन्धले किनेका ती मान्छेहरू सम्बन्धले उधारोमा किनेका ती मान्छेहरू भेटिन्छन् कि कहीँ कतै चिनेका ती मान्छेहरू निकै पर निकै पहिले उछिनेका मान्छेहरू र पनि ती निकै पर पहिले छुटेका मान्छेहरूका याद पनि अझै बाँच्ने सहारा बनेका छन् यति भन्छु कार्यक्रमको अलिक धेरै वर्षपछिको श्रृङ्खलामा सबै कुरा खोलौँला यति नै भयो यो विषय अहिलेलाई, किनकि मलाई कसैसँग पनि गुनासो छैन त्यो कुरा खोलिरहन। बरु तिनै दिनहरूमा मैले लेखेको एउटा मुक्तक भने सम्झन्छु यति बेला। मैले भिडहरूमा मान्छे चिन्न सकिनँ, गोजी रित्तिएको बेला नाता किन्न सकिनँ। मैले भिडहरूमा मान्छे चिन्न सकिनँ, गोजी रित्तिएको बेला नाता किन्न सकिनँ। कसैसँग जिन्दगीको रङ साटियो कुनै बेला, सुहाउँदैन भने उसले सँगै हिँड्न सकिनँ। मैले भिडहरूमा मान्छे चिन्न सकिनँ, गोजी रित्तिएको बेला नाता किन्न सकिनँ। यसरी अभावहरूको चौतर्फी घेराबन्दीमा पर्दा पनि खै किन हो रेडियो दुनियाँबाट टाढा हुने सोच भने कहिले आएन। सायद सुखको अनुभव नभएर पनि हुनसक्छ, त्यसको त्यति बेला रहर पनि भएन। हुनसक्छ रहरले सुरु गरिएको रेडियो यात्रा त्यति बेलासम्म एक खाले लत बनेर गढेको थियो म भित्र। ती दिनहरूमा जीवन शर्माले गाउनु भएको एउटा गीत खुब त्यो गीत सुनेर खुबै ऊर्जा लिन्थेँ म, त्यो गीतले खुबै ऊर्जा दिन्थ्यो मलाई। आफ्नै यात्राबाट थाकेको महसुस भए पनि यो गीत सुनेपछि स्फूर्ति आउँथ्यो ममा। समयसँग सम्झौता होइन, सङ्घर्ष गर सङ्घर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष। समयसँग सम्झौता होइन, सङ्घर्ष गर सङ्घर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष, आउँछन् हजार चुनौती। यही गीत धेरै सुन्थे म अनि ऊर्जा पनि पछल्थे। केही सपनाहरूको गुण्डो कसेर रहरहरूको पोको पन्तुरो बोकेर 2068 सालको माघमा काठमाडौँ आइपुगेमा अनेकन सपनाहरूको कुम्लो बोकेर दिनहुँ काठमाडौँ ओर्लेने हजारौं गाउँले मान्छेहरूको भिडमा एकजना म पनि थिएँ। गाउँमा बिहेमा पनि देख्न नपाइने त्यति धेरै मान्छेहरू एकैपटक छरिएको देख्दा काठमाडौँले आँखा तिर्मेर आउँथ्यो मेरो। बाटोमा यसो निस्क्यो, मान्छेहरू ठोकिएर हिँड्थे, र पनि फर्किएर सरी भन्ने समेत कसैलाई फुर्सद हुन्थेन। त्यति नै बेला लेखेको थिएँ मैले यो मुक्तक। मलाई कसरी नचिन्ने एउटा सहर छ, न दुश्मन छ कोही न त हमसफर छ, भएको पनि गुमाएर बाँचेको मान्छेमा, तर एक दिन खुसीहरू किनेर हर्छ, तर एक दिन खुसीहरू किनेर हर्छ। तिनै दिनहरूदेखि सुन्न थालेको एउटा उर्दू गजल, अझै पनि कुनै रात निधाउनु भन्दा कि सुन्छु म, कोही दोस्त हे न रकी भए तेरा सहर कितना अजीब हे भन्ने गजल। एउटा अर्को कुरा पनि बताउँछु म तपाईँलाई, टेलिभिजनको समाचार वाचक बने सपना बोकेर काठमाडौँ आएको हो म, तर यो कुरा म अलि छोडकरीमा भन्छु कि एउटा टेलिभिजनमा आफ्नो योग्यताको प्रमाणपत्रहरू बोकेर गएँ। 10 मिनटभन्दा बढी यत्तिकै बस पनि नभनेर उठाइदिनु भयो र छेउमा मेरो फाइल फ्याँकिदिनु भयो। आवश्यकता परेन पछि फोन गरौँला अहिले जानु भनेर फर्काइदिनु भयो, निकै नै मजा लाग्यो। अनि अर्को कुरो, तपाईँले यति धेरै मन पराउनु भएको यही रेडियो कार्यक्रम बहकिने मन, मैले देशकै धेरै रेडियोहरूको एउटा नेटवर्कमा पनि मैले यस्तो कार्यक्रम छ मेरो चलाउन दिनुहोस् न भनेर अनुरोध गरेँ, तर उहाँहरूले हाम्रो रेडियोमा समय छैन भन्नुभयो। तर तपाईँको त्यो बिहिबार बेलुका त्यो हिन्दी गीत मात्रै बज्ने समय छ नि, त्यो दिनुहोस् न भन्दा होइन, यो कार्यक्रमको लागि चाहिँ हाम्रो रेडियोमा ठाउँ छैन, यस्तो कार्यक्रमको लागि बरु त्यही हिन्दी गीत नै राम्रो छ हाम्रो भनेर फर्काइदिनु भयो। निकै कान रातो भएको थियो त्यतिखेर, कान तातो भएको थियो, तर त्यही कार्यक्रम आज तपाईँ यति धेरैले मन पराइदिनु भएको छ। र यो कार्यक्रम कसरी सुरु भयो म एकदम छोटकरीमा यहाँनिर भन्न चाहन्छु। मैले यसरी ठक्कर खाइसकेपछि मेरा मित्र भोजराज विश्वकर्मासँग भने, एउटा त्यही अघि मैले भनेकै रेडियोको नेटवर्कमा बरु म पैसा तिरेर कार्यक्रम चलाउँछु तपाईँले मिलाइदिनुहोस् भने, अनि उहाँले त्यसरी होइन सिआइएनबाट कार्यक्रम चलाउनुपर्छ र प्रोसेस यसरी मिलाउनुपर्छ भनेर भन्नुभयो। म यतिखेर प्रविधिमा रहनुहुने भोजराजीलाई प्लिज अघि यहाँ आइदिन अनुरोध गर्छु। भोजराजी एकैछिन कुरा गरौँला, भोजराजी आउँदै हुनुहुन्छ, ढोका तानेर आउनु होला, बस्नुहोस् ल। कस्तो लागिरहेछ तपाईँलाई? एक वर्ष पार गर्यो, निकै खुसी लागिरहेछ। म एकदम झटपट आएको थिएँ है, बरु म पैसातिर कार्यक्रम चलाउँछु भोजराजी मिलाइदिनुहोस् न भनेको थिएँ। त्यो आइडिया तपाईँले दिनुभयो कि रेडियो जागरणका स्टेसन म्यानेजर शिवजी गायक दाइ सिआइएनको बोर्ड मेम्बर हुनुहुन्छ, उहाँसँग कुरा गरेर कार्यक्रम चलाउन मिलाउनुहोस् भन्नुभयो। तपाईँले भन्नुभयो कि त्यही कुरा अनुसार मैले कार्यक्रम यो सुरु गर्ने अवसर पाएँ। त्यो दिमाग तपाईँमा कहाँबाट आएको नि, म त्यो तपाईँलाई धन्यवाद दिने शब्दै छैन, म आँखाबाट आँसु आइरहेको छ भोजराजी। कस्तो लागेको थियो तपाईँलाई सुरुमा महावीरले यस्तो कार्यक्रम चलाउँछु भनेर सुनाइरहँदाखेरि? होइन, यो महावीर विश्वकर्मा भन्ने नाम अत्यन्तै मैले चितवनमा मेरो घरमा जाँदाखेरि, मेरो घर नवलपरासी घरमा जाँदाखेरि सबैजनाले भनिरहने, त्यो मध्येमा पनि मेरो अङ्कल तपाईँको आवाजको दुनियाँको अत्यन्तै फ्यान रजरमा हुनुहुन्छ, उहाँले पटक पटक महावीरको आवाजको तारिफ गरिरहने र तपाईँको कार्यक्रमको बारेमा नि सुन्थे। तपाईँलाई जुन हिसाबले काठमाडौँ आउनुभयो, सम्पर्क भयो, यी सबै कुराहरू गरिरहँदा तपाईँको यो छटपटाहट एउटा योभित्र केही लुकेको छ। हिजो गाउँघरमा जाँदाखेरि सुनेको त्यो तारिफ र काठमाडौँ आइसके पछाडि तपाईँले गरेको त्यो चाहनाले गर्दाखेरि यो खालको कार्यक्रमहरू सिआइएनबाट यही प्रक्रियाबाट अगाडि जान सक्छ भन्ने चाहिँ मनमा लाग्यो। सुरु सुरुमा मैले ठिकै छ अब साहित्यिक कार्यक्रम के गरेर जान्छ भन्ने लागेको थियो, पछि एउटा प्रक्रियामा हालिसके पछाडि जुन ढङ्गले सहज भयो र हिजोको त्यो दिनको महावीर र आज एक वर्षपछिको महावीर मै फरक छ, त्यो कार्यक्रममा फरक छ, गुणस्तरमा फरक छ, सबै कुरामा फरक छ। र अर्को कुरा त यो कार्यक्रम सुरु भएदेखि यतासम्म प्रायः गरेर हामी सँगै छौँ, त्यो हिसाबले पनि जुन श्रेय आज दिइरहनु भएको छ त्यसका लागि पनि म आभारी छु। म यतिखेर भन्न चाहन्छु तपाईँसँग धेरै लामो कुरा गर्न नभ्याउने भए समय थोरै छ, तर म यतिखेर रेडियो सुन्ने र बस्नुहुने तपाईँलाई भन्न चाहन्छु, भोजराज विश्वकर्मा भन्ने मान्छे मेरो अभिभावक हो काठमाडौँको। म जतिखेर मन एकदम गरुङ्गो हुन्छ उहाँसँग गएर बस्छु, भाउजूले पनि कहिले काहीँ खाना खान बोलाउनुहुन्छ, त्यो अलिक विरक्त लाग्छ होला आउनु है रुमतिर भनेर। अनि भोजराजीको छोरा चाहिँ आयुष चाहिँ मेरो साथी हो। भोजराजी मैले लामो कुराकानी गर्नु भ्याइनँ, तर तपाईँलाई एउटा सरप्राइज मैले यहाँनिर दिन चाहन्छु। मैले आज कार्यक्रममा एउटा मेरो आफ्नो ब्लग सार्वजनिक गर्दैछु, मैले तपाईँलाई नभनेर भित्रभित्र तयारी गरेको कुरा म यतिखेर यो कम्प्युटरमा टाइप गर्छु है, www.euta एउटा MANCHHE मान्छे एउटा मान्छे .blogspot.com ब्लग स्पट .com यो ब्लग मलाई रामशरण श्रेष्ठ र मोहन बिहानीजीले मलाई गिफ्ट गर्नुभएको, उहाँहरूले यो ब्लग बनाइदिएर म यो ब्लगको उद्घाटन तपाईँको हातबाट गर्न चाहन्छु। प्लिज यता आएर यो इन्टर दबाइदिनुहोस्। यहाँनिर ल धन्यवाद, यो ब्लगको पनि उद्घाटन भयो। म अहिलेसम्म मैले एउटा कुरा याद गरिरहेको छु, आजसम्म मैले तपाईँसँग अँगालो हालेको छैन, तर आज म स्टुडियोमै म तपाईँसँग अँगालो हाल्छु, त्यो इच्छा म पुरा गर्छु। प्लिज धन्यवाद। एकदम समयमा अन्तमा छौँ, थोरै केही भन्नुहुन्छ? तपाईँले जुन यो अवसर दिनुभयो त्यसका लागि अत्यन्तै धेरै धन्यवाद, र आगामी दिनमा यो प्रोग्राम अत्यन्तै सफल बनोस् जुन उद्देश्यका साथ तपाईँले यो कार्यक्रमबाट वा वा पाइरहनु भएको छ, अझ बढी चाहिँ यसबाट चाहिँ पाउनुहुनेछ भन्ने चाहिँ आशा गर्छु, र तपाईँको उत्तरोत्तर प्रगतिको फेरि पनि कामना गर्छु। आगामी दिनमा मेरो तर्फबाट मैले गर्नुपर्ने जुनसुकै सहयोग पनि तपाईँको लागि सदा सर्वदा रहिरहनेछ, त्यसका लागि धन्यवाद। हजुर धन्यवाद। अब रेडियो जागरणका शिवजी गायक दाईसँग म कुरा गर्न खोजिरहेको छु, बाहिर मैले डायरीमा नम्बर लेखिदिएको छु, लगाइदिनुहोस् ल, ढोका घर गएर गइदिनु होला। धन्यवाद भोजराजी, यस्तै साथीहरूको सहयोगले यहाँसँग आइपुग्यो। अनि भोजराजीको यो सुझाव अनुसार मैले रेडियो जागरणको स्टेसन म्यानेजर शिवजी गायक दाईलाई भने, उहाँले आएर सोहम सुवेदी सरसँग कुरा गर्नुभएछ र समय मिल्यो, यसरी कार्यक्रम पनि सुरु भयो। तपाईँले धेरै मन पराइदिनु भयो, सुरुको दिनमा रेडियो जागरण बुटवलमा मात्रै कार्यक्रम बजेको थियो, त्यसरी पनि धेरै साथीहरूले मलाई अझै पनि महावीर बुटवलको हो भन्नुहुन्छ, अझ कतिले त सोमबार कार्यक्रम चलाउन बुटवलदेखि काठमाडौँ जान्छ भोलिपल्ट बिहानै फर्किन्छ भन्नुहुन्छ, अरे म काठमाडौँमै बस्छु। अनि तपाईँ धेरैलाई लागेको एउटा जिज्ञासा कि सबैले भन्नुहुन्छ, तर म सिआइएनको कर्मचारी चाहिँ होइन है, मैले यहाँनिर प्रश्न पारेँ अहिले, मैले यसरी सुरु गरेँ कार्यक्रम र सिआइएनले समय दिएको छ भने, शिवजी गायक दाई फोन सम्पर्क हुनुहुन्छ भोजराजी, म उहाँसँग कुरा गर्छु है। दाई नमस्कार। नमस्कार, सन्चै हुनुहुन्छ दाई? सन्चै भनौँ। के गर्दै हुनुहुन्थ्यो अहिले? अहिले म तपाईँकै कार्यक्रम सुनेर बसिरहेको। एकदम खुसी लाग्यो दाई मलाई, तपाईँले त्यो अघि मैले पनि भने सायद भोजराजीको त्यो उपायमा तपाईँले अगाडि नबढाइदिनु भएको भए यो कार्यक्रम चल्ने थिएन, र आज कार्यक्रम यो स्थानमा नि हुने थिएन र म पनि हुने थिएन होला। एकपटक मैले यहीँबाट फेरि पनि धेरै धन्यवाद दिन चाहे दाई तपाईँलाई। ए ल, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यो कार्यक्रम अस्ति भर्खर सुरु गरे जस्तो लाग्थ्यो, आज सुन्दा एक वर्ष पुरा भइसकेको रहेछ। अब यो कार्यक्रमको निरन्तरताको लागि पनि म भाइलाई चाहिँ धेरै धेरै चाहिँ धन्यवाद दिन चाहन्छु। म एकदम ऋणी छु दाई, कहिले पनि यो ऋण कुनै कुनै ऋणहरू तिर्न सकिँदैन भन्छन्, त्यस्तै ऋण तपाईँले लगाउनु भएको छ, भोजराजीले लगाउनु भएको छ, सोम सरले लगाउनु भएको छ, समय अलि अन्त छौँ, त्यसैले धेरै कुरा चाहिँ मैले भन्न भ्याइनँ। मैले मनैदेखि दाई धेरै धन्यवाद ल, ऋणी छु यो भाइ, कुनै दिन मैले कुनै ठाउँमा तपाईँलाई सहयोग गर्न सक्ने अवस्था भयो भने सम्झनु होला, एउटा आवाज दिनुहोस्, म त्यहाँ उपस्थित हुन्छु। ए यसको त्यस्तो रि नसोचौँ भन्ने उ लाग्छ, एउटा भाइको चाहिँ एउटा काम गर्ने नयाँ कार्यक्रमलाई चाहिँ अब चाहिँ आम रूपमा तपाईँलाई एउटा माध्यमको जरुरत थियो, त्यो हिसाबमा चाहिँ जुन हाम्रो कुरा भयो र मैले पनि यो सिआइएनको संयोजक हुनुहुन्छ, प्रमुख हुनुहुन्छ सोम सुवेदी, उसँग राखेर चाहिँ यो कार्यक्रमको कन्टेन्टको विषयमा कुरा गरिसकेपछि चाहिँ कार्यक्रम उपयुक्त छ भन्ने खालको सुझाव आइसकेपछि हामीले यो तपाईँलाई मौका उपलब्ध गरायौँ र जुन कार्यक्रम यति छोटो समयमा झन्डै झन्डै 5 दर्जनभन्दा बढी रेडियोहरूसँग लोकप्रिय हुन गयो, यो यसमा चाहिँ हाम्रो भन्दा पनि जुन मेहनत तपाईँको छ त्यसमै सबैभन्दा ठुलो चाहिँ देन हो। हामी त तपाईँको सपोर्ट मात्रै हो, सहयोगी मात्रै हो। हस् दाइ, मन फराकिलो हुने मान्छेहरूको श्रेणीमा राखेँ तपाईँलाई मैले, छुट्टिन्छु। नमस्कार। नमस्कार, धन्यवाद, धेरै धेरै धन्यवाद। शिवजी गायक दाईसँग मैले कुरा गरेँ, रेडियो जागरणका स्टेसन म्यानेजर हुनुहुन्छ, उहाँहरूकै यो सबै चाँजो पाँचो मिलाइदिनु भयो अनि बोल्न म आइपुगेँ। त्यसो त अलिकति मेहनत मैले पनि गरेँ तर यो सबै नमिलाइदिएको भए, कहिलेकाहीँ अवसरहरूको अभावमा योग्यताहरू खुम्चिन्छन् भनेर एकजना साथीले फेसबुकको स्ट्याटस लेख्नु भएको थियो, त्यस्तै लाग्छ मलाई। बहकिने मन यसरी नै सुरु भयो, मलाई याद छ बहकिने मन सुरु भएपछि कतिपटक म कार्यक्रम सकेपछि राति 10 बजे जाँदाखेरि 1 घन्टा हिँडेर पनि रुमसम्म पुग्थेँ म। ट्याक्सी भाडा 350 भन्दा बढी भनिदिन्थ्यो, गजीमा पैसा हुन्थेन, त्यसरी पनि गइन्थ्यो। सोहम सुवेदी सर यतिखेर फोन सम्पर्कमा हुनुहुन्छ। सोहम सर नमस्कार। हजुर नमस्ते। के गर्दै हुनुहुन्थ्यो अहिले? अहिले म अब साँझको बेला अलिअलि अब करिब करिब निद्राको तयारी। यो बहकिने मन भन्ने कार्यक्रम 1 वर्ष भइसकेछ सर, हिजो मात्रै सुरु गरे जस्तो लाग्छ। तपाईँसँग त्यो एक बिहान आएर मैले सल्लाह गरेर तपाईँले त्यो अवसर जुटाइदिएको म धेरै धन्यवाद दिन चाहन्छु है तपाईँलाई कार्यक्रमबाटै। अरू त मैले केही दिन सक्दिनँ तर एउटा यस्तो अवसर तपाईँले दिनुभयो, यो अवसरले मेरो जिन्दगीमा यो अङ्ग्रेजी अक्षरको यु जस्तो तलतिर ओह्रालो परिरहँदा एकचोटि यु टर्न भएर मास्तिर फर्के जस्तो भयो। धेरै धन्यवाद तपाईँलाई। तपाईँलाई पनि धेरै धेरै धन्यवाद, आउनुभयो सिआइएनमा, यस्तो राम्रो कार्यक्रम चलाउनु भयो र धेरै श्रोताले माया गर्नुभयो तपाईँलाई, हामीलाई पनि सम्झनु भयो होला श्रोताले जस्तो लाग्छ। सुरुवातमा एउटा फुच्चे फुच्चे केटो आएर यस्तो कार्यक्रम गर्छु भनेर मैले तपाईँलाई सुनाउँदा विश्वास लागेको थियो तपाईँलाई यो कार्यक्रम राम्रै गर्छ यसले भनेर? मलाई चाहिँ तपाईँले यस्तै कार्यक्रम राम्रो चलाउनुहुन्छ भन्ने, पहिला पनि चितवनमा चलाउनुहुन्थ्यो भन्ने मैले केही त्यो जानकारी थियो र तपाईँले भनेपछि र तपाईँले पहिला गरेको कार्यक्रम अलिकति सुनेपछि अनि मलाई चाहिँ विश्वास लागेको थियो कि एक थरी मान्छेहरूले अथवा एक प्रकारको श्रोताहरूले चाहिँ राम्रोसँग मन पराउनुहुन्छ जस्तो मेरो अपेक्षा थियो। एउटा कुरा म भन्छु यहाँलाई, मैले अरू साथीहरूसँग भने तर तपाईँलाई चाहिँ भनेको छैन, मैले जतिखेर कार्यक्रम गर्न भनेर तपाईँलाई फोन डायल गर्थेँ, मलाई शिवजी गायक दाइले आएर सोम सरले गएर भेट्नु भन्नुभयो, तपाईँलाई फोन गर्दाखेरि म यति डराउँथेँ कि ओहो त्यति ठुलो मान्छे पहिले तपाईँको आवाज रेडियोमा चाहिँ सुनेको, मेरो फोन रिसिभ गर्नुहुन्छ गर्नुहुन्न गरी पनि कसरी बोल्नुहुन्छ भनेर। तर सरले सुरुमा फोन उठाउने बित्तिकै हजुर भनेर बोल्नुहुन्थ्यो, मलाई यति कम्फर्टेबल हुन्थ्यो, यति सहज हुन्थ्यो कि ओहो कति यति ठुलो मान्छे पनि कति सहज ढङ्गले बोल्नुभएको भनेर। त्यसैले सबै कुरा तपाईँलाई राख्न सक्थेँ मैले र त्यसैले पनि त्यो एकदम सहज ढङ्गले मलाई लिइदिनु भयो, एउटा यति ठुलो अवसर दिनुभयो, धेरै धन्यवाद। केही भन्न चाहनुहुन्छ यतिखेर कार्यक्रमको बारेमा? हस्, म त्यस्तो ठुलो त के छु र अब हामी सामान्य मान्छे नै हो, अब म अलि पहिलेदेखि रेडियोमा काम गर्न थालेँ, अलि धेरैले सुन्नुभयो, तपाईँले पनि सुन्नुभयो, तपाईँ पनि अहिले गरिरहनु भएको छ, त्यस्तो डराउनै पर्ने त के छ, तर तपाईँले जसरी गरिरहनु भएको छ रेडियो मार्फत देशभरिका धेरै मान्छेले मन पराइरहनु भएको छ, अझ प्रगति होस् र धेरैले रेडियो सुन्नुहोस्, बहकिने मन सुन्नुहोस्, धेरै धेरै धन्यवाद। त्यही त सधैँ रेडियोमा सुन्ने तपाईँले, तपाईँ रेडियोमा बोल्दाखेरि म अझ फुच्चे थिएँ, 6-7 कक्षातिर यस्तैतिर पढ्थेँ होला, तर आज तपाईँसँग एउटै कार्यक्रममा तपाईँले दिनुभएको अवसर प्रयोग गरेर यहाँसम्म आइयो र रेडियो कर्मीको हैसियत कुराकानी गर्न पाएँ मैले पनि, एकदम धन्यवाद। तपाईँले लगाउनु भएको यो गुण कहिले भुल्ने छैन म। धेरै धेरै धन्यवाद, मलाई यस्तो एकदम अप्ठ्यारो पर्ने गरी धेरै प्रशंसा पनि नगर्नु होला, धेरै धेरै धन्यवाद तपाईँलाई। हस् सर नमस्कार, छुट्टिन्छौँ। स्वयं सुवेदी सरसँग भर्खर मैले कुराकानी गरेँ, यसरी सुरु भएको हो बहकिने मन, नालीबेली मैले सबै तपाईँलाई सुनाएँ, त्यसैले एउटा अनुरोध पनि म तपाईँलाई गर्छु एकैछिनपछि र एउटा कुरा भन्छु, म चितवनमा रहँदाखेरि यस्तै प्रकृतिको कार्यक्रम एउटा रेडियोमा चलाउँथेँ म। त्यतिखेर त्यो कार्यक्रम छोडेपछि मलाई कति साथीहरूले रोएरै पनि फोन गर्नुभयो तपाईँ जाँदै हुनुहुन्छ भनेर। त्यतिखेर मैले भनेको थिएँ बहकिने मन कार्यक्रम म एक दिन देशैभरि सुन्ने गरी लिएर आउँछु भनेर आवेशमा बोलेको थिएँ, पछि संयोगले मिले पनि त्यो कुरा। तर मलाई एकजना भाइलाई चाहिँ मैले सधैँ सम्झिरहन्थेँ कि सधैँ कार्यक्रम जतिखेर मेरो रेडियोमा कार्यक्रम सुरु हुने बेला हुन्थ्यो त्यतिखेर फोन गरेर दाइ यतिखेर तपाईँ रेडियोमा हुनुभएको भए तपाईँको कार्यक्रम सुन्ने बेला हुन्थ्यो है भनेर म्यासेज गर्नुहुन्थ्यो मलाई, फोन गर्नुहुन्थ्यो। सुजन भण्डारी भाइ, चितवनका भाइ, म धेरै माया गर्छु भाइलाई, अहिलेसम्म भेटेको छैन तर धेरै धेरै माया गर्छु म। मेरो बहकिने मन मसँग भन्दा बढी उहाँसँग रेकर्ड बढी छ। र सोम सरसँग मैले कुरा फाइनल्ली भएपछि अब बहकिने मन सुरु गर्ने यो मितिबाट भनेर म सिआइएनको गेटबाट निस्किने बित्तिकै मेरो मोबाइलमा 4 रुपियाँ भन्दा पनि कम पैसा थियो र त्यतिबाट पनि मैले सुजन भण्डारी भाइलाई म्यासेज गरेको थिएँ, भाइ अब कार्यक्रम बज्ने भयो, हामीले एक किसिमको जित हात पार्यौँ, अब कार्यक्रम अगाडि बढ्छ भनेर सुजन भाइलाई धेरै सम्झाउन चाहन्छु। यसरी नै सुरु भएको हो बहकिने मनको नाली बेली बताएँ, यही हो तपाईँले मन पराउनु भएको कार्यक्रम बहकिने मनको नाली बेली। यसरी नै सुरु भएको यो बहकिने मन धेरै माया लाग्छ यसको मलाई। बहकिने मन चलाएपछि अघि पनि भने राति ट्याक्सीमा कोठासम्म जाने भाडा नभएर झन्डै 1 घन्टा सडकै सडक राति हिँड्दै गएको अनुभव पनि बटुलेको छु मैले। मैले यति सबै भनिसकेपछि सायद तपाईँले पनि बुझ्नुभयो होला सिआइएनको कर्मचारी चाहिँ होइन म। मलाई कार्यक्रम चलाउन सिआइएनले आफ्नो स्टुडियो नेटवर्क स्रोत साधन निशुल्क उपलब्ध गराएर जुन गुण लगाएको छ मलाई म कहिले पनि तिर्न सक्दिनँ यो सोम सरप्रति पनि। अघि पनि भने मैले कतिपय कुराहरू पैसासँग तुलना हुँदैनन्, एक पैसा कतैबाट नपाए पनि तपाईँले जुन माया गर्नुहुन्छ कार्यक्रमलाई त्यसबाट कति हो कति खुसी मिलेको छ मलाई। नेपालको विनोद चौधरीलाई विश्वकै अर्बपतिहरूको सूचीमा राख्ने फोर्ब्स पत्रिकाले यदि विश्वकै खुसी मान्छेहरूको पनि सूची तयार गर्थ्यो भने सायद पहिलो नम्बरमा म नै हुन्थेँ होला, किनकि खुसी भन्ने चिज पैसाले मात्र किन्न सक्ने कदापि होइन। मैले यति भनिसकेपछि अब त तपाईँलाई एउटा अनुरोध गर्छु म, ल त्यो अनुरोध तपाईँले स्वीकार्नुहुनेछ। तपाईँहरूले कार्यक्रम सकिएपछि अरू समयमा पनि सिआइएनको नम्बरमा फोन गरेर मलाई खोज्नुहुन्छ होला, खोज्नुहुन्छ अब चाहिँ नखोज्नु होला ल, किनकि फेरि त्यो छोडेर जानुलाई त्यो नसोच्नु, किनकि म त यहाँ सोमबार राति मात्रै आउँछु, लगभग 8:30 बजेतिर आइपुग्छु, 10 बजी फर्किन्छु। कतिपय साथीहरूले त मलाई चिन्नु पनि हुन्न सिआइएनको साथीहरूले, त्यसैले तपाईँ धेरैजनाले फोन गर्दै यहाँ समाचारको लागि तयारी गरिरहँदा साथीहरूलाई अवरोध हुनसक्छ, केही भए नि बाधा हुनसक्छ, त्यसैले त्यसरी धेरै फोन चाहिँ नगर्नु होला है। त्यसैले मैले अब चाँडै निकाल्ने किताबमा मेरो मोबाइल नम्बर नै राख्नेछु अनि तपाईँ र म सिधै कुराकानी गरौँला, त्यो किताब केही समयमा नै निकाल्छु म अनि त्यसमा कुराकानी गरौँला नि ल। तपाईँ बुझ्नुहुन्छ मलाई खुसी लागेको छ बहकिने मन आज तपाईँले रेकर्ड अथवा डाउनलोड गरेर मोबाइलमा राखेर बेला बेलामा सुन्न योग्य कार्यक्रम बनेको छ। विदेशमा रहनुभएका कति साथीहरूले ड्युटीमा कार्यक्रम सुनिरहँदा काम गर्नै भुलेको बताउनुहुन्छ, कति साथीहरूले कार्यक्रम सुनिरहँदा तरकारी डढेको पत्तो भएन भन्नुभएको छ, कतिले म रेडियो नै नसुन्ने मान्छे तर बहकिने मन चाहिँ कहिले नछुटाउने बानी पर्यो पनि भन्नुभएको छ, कतिले जिउनु सिकाएको छ बहकिने मनले भन्नुभएको छ, कहिले हामी प्रेमी प्रेमिकामा तपाईँले उठाउनु भएको विषयमा चर्चा हुन्छ भन्नुभएको छ, कति धेरै साथीहरूले कति धेरै प्रतिक्रिया दिनुभएको छ, कतिले हामी ग्रुपमा बसेर सुन्छौँ कार्यक्रम भन्नुहुन्छ, कतिले एकान्त हुने बित्तिकै सुन्छौँ, कतिले कुनै यात्रामा जाने बेला सुन्छौँ भन्नुहुन्छ। यी सबै सबै प्रतिक्रियाहरू तपाईँको मायाको दसी प्रमाण हो जसको सहारामा अझै जोसका साथ अघि बढ्दैछु म। तपाईँले चाहे जस्तै म पनि त्यही चाहन्छु कि जीवनको अन्तिम हप्तासम्म पनि तपाईँलाई बहकिने मन सुनाइरहन पाऊँ, आफू बहकिरहन पाऊँ अनि तपाईँलाई बहकाइरहन पाऊँ। www.eutamanche.blogspot.com यो ब्लग मैले आजबाट सार्वजनिक गरेँ, भोजराजीले सार्वजनिक गरिदिनु भयो। यो ब्लगमा तपाईँ मेरा अरू रचनाहरू पनि हेर्न सक्नुहुन्छ र कार्यक्रम पनि सुन्न सक्नुहुन्छ। www.eutamanche.blogspot.com यो ब्लग है। बहकिने मनको दोस्रो वर्ष प्रवेश गर्दा महावीर विश्वकर्माले अनावश्यक रूपले आफ्ना कुराहरू सुनायो भनेर तपाईँ रिसाउनु पो भयो कि खै, बोल्दा बोल्दा के भनेको नि, मेरो आफ्नो भनौँ न तपाईँ त भने, तपाईँलाई नि नभनेहरू कसलाई भन्यो र मैले, होइन त मलाई थाहा छ तपाईँ त मसँग रिसाउनु भयो भने पनि भित्र माया चाहिँ लुकिरहेको हुन्छ, त्यही धेरै माया गर्नुहुन्छ तपाईँ। कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएन पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपाल, यो ठेगानामा पत्रहरू पठाउन सक्नुहुन्छ। www.facebook.com/बहकिनेमन यो फेसबुक पेजमा गएर पनि सुझाव प्रतिक्रियाहरू दिने होला। तपाईँ सबै सबैलाई धन्यवाद, भोजराजीलाई फेरि एकपटक धन्यवाद। महावीर विश्वकर्मा यो श्रृङ्खलाबाट चाहिँ छुट्टिनुपर्छ। खोइ मैले गल्ती गरेँ कि सही गरेँ तपाईँ नै छुट्याउनुहोस् ल, गाली गरे पनि म सहन्छु। आज मैले एउटा रेडियो कार्यक्रमको प्रस्तुता गुनाथले यति कुरा भन्नुहुन्थ्यो कि हुन्थेन मलाई थाहा छैन, परिवारको सदस्य जस्तो सम्झेर मैले भने। जिन्दगीको यहाँसम्मको यात्रा गरियो खै, अब कसरी अघि बढ्ने हो जिन्दगी त्यो त थाहा छैन। यति भन्छु, सधैँ बहकिन सकौँ, सधैँ बहकाउन सकौँ। हवस्, मेरो भन्नु यति हो, जान्छु, अर्को हप्ता आउँछु। नमस्कार। समयको खुला जिन्दगी यहाँसम्म बगाइरहे छु, यहाँसम्म बगाइरहे छु। अब कस्तो होला जिन्दगी, अब कस्तो होला जिन्दगी, अब कस्तो होला जिन्दगी, अब कस्तो होला जिन्दगी। पहरामा ठोकिएर कतै छहरामा पोखिएर, कतै पहरामा ठोकिएर कतै छहरामा पोखिएर, घाउहरू बगाइरहेछु, घाउ गाइरहेछु। कतै गहिरोमा अल्झिएर, कतै गहिरोमा अल्झिएर, कतै पहिरोमा बल्झिएर, काँडाहरू बगाइरहेछु, काँडाहरू बगाइरहेछु। अब कस्तो होला जिन्दगी, अब कस्तो होला जिन्दगी। कतै छालहरूले छापिएर, कतै छालहरूले छापिएर, कतै छालहरूले छापिएर, कतै छालहरूले छापिएर, बेथाहरू बगाइरहेछु, बेथाहरू बगाइरहेछु। महासिन्धु कहिले छुने हो, महासिन्धु कहिले छुने हो, महाशून्य कहिले हुने हो, आशाहरू बगाइरहेछु, आशाहरू बगाइरहेछु। अब कस्तो होला जिन्दगी, अब कस्तो होला जिन्दगी, समयको खुला जिन्दगी, समयको खुला जिन्दगी, यहाँसम्म बगाइरहेछु यहाँसम्म बगाइरहेछु अब कस्तो होला जिन्दगी अब कस्तो होला जिन्दगी अब कस्तो होला जिन्दगी अब कस्तो